بیان نمبر 11، فقراء اکرام رضوان اللہ تعالیٰ علیہ مجمعین کے فضائل. حمد باری تعالیٰ، سب خوبیاں اللہ عزوجل کے لیے ہیں جس نے اپنی مخلوق میں سے اولیاء اکرام رحم اللہ تعالیٰ کو پسند فرمایا، پس وہ اس کی ملاقات کے مشتاق ہیں، اس کی محبت ان کے دلوں میں محفوظ ہے، ان کے چہرے تیرے سامنے ان کے دلوں کے انوار ظاہر کریں گے. وہ اللہ عز و جل کے نور جمال سے معرفت حاصل کرتے ہیں، ان کے سانسوں کی کستوری سے پورے کائنات معطر ہے، وہ گوشہ نشینی کے خیموں میں رہائش پذیر ہیں، سحری کی میٹھی ہوا ان کی خوشبو کو اٹھا لے جاتی ہے اور تمام مخلوق اس معطر ہوا میں سانس لیتی ہے. اگر بادشاہ ان کے میں عشق کا ایک قطرہ چکھ لے تو دنیا کو ٹھکرا دیں. جب وہ اپنی نغمگی آواز میں رب کریم عز و جل کا کلام پڑھتے ہیں تو انہیں بیدار، مدہوش اور غائب و حاضر کی طرح پائے گا. جب ان کا عشق جوش مارتا ہے تو وہ پہاڑوں میں مارے مارے پھرتے ہیں. اگر تو ان میں سے کسی کو دیکھے گا تو دیوانہ سمجھے گا، بلا شبہ وہ اپنے مولا عز و جل کی محبت میں گرویدہ ہیں. پس پہاڑ زمین کی میخیں اور وہ پہاڑوں کی میخیں ہیں. اگر وہ نہ ہوں تو لوگوں کی نافرمانیوں کی وجہ سے زمین ہلنے لگے، اور اللہ عز و جل نے زمین کو ان سے خالی نہیں رکھا، اور نہ ہی نیک لوگ ہم سے الگ ہوتے ہیں. پہاڑ ان پر سلامتی بھیجتے ہیں، وحشی جانور ان سے مانوس ہوتے ہیں، چوپائے ان سے برکت حاصل کرتے ہیں، درخت ان کا قرب پاتے ہیں، نسیم سحر ان سے ملاقات کرتی ہے، ان کی سانسیں شیطان کو جلا دیتی ہیں، شیطان ان کی سجدہ گاہوں کی طرف نہیں جاتے اور نہ ہی ان کے قریب جاتا ہے. اہل دنیا انہیں دنیا کے خزانے پیش کرتے ہیں، مگر وہ ان کی طرف آنکھ اٹھا کر بھی نہیں دیکھتے. جن پہاڑوں پر ان کے قدم پڑتے ہیں وہ دیگر پہاڑوں پر فخر کرتے ہیں، ان کے قدموں کی خاک آنکھوں کا سرما ہے. جب فرشتے ان کے اعمال نامے لے کر آسمان کی طرف بلند ہوتے ہیں تو ان کی خوشبو سے آسمان معطر ہو جاتے ہیں، فرشتے ان کو دیکھ کر متعجب ہوتے ہیں، اور ان کے اسرار معرفت پر مقرب فرشتے اور خاص انسان بھی آگاہ نہیں ہوتے. اللہ عز و جل ان سے ارشاد فرماتا ہے، تمہارے پاس میری محبت کے سوا کچھ نہیں، میں حبیب ہوں اور تم مجھ سے محبت کرتے ہو. جب وہ دنیا سے تشریف لے جاتے ہیں تو اہل دنیا ان کی جدائی پر غمگین ہوتے ہیں، لیکن جنت ان کے اشتیاق میں اللہ عز و جل سے عرض کرتی ہے، تیرے محبوب بندے کب مجھے میں جلوہ افروز ہوں گے. وہ جنت کے محلات میں رہیں گے، اس کے برتنوں میں مشروب پئیں گے، اس کی حوروں سے نفع حاصل کریں گے، اس کے باغات میں سیر کریں گے، اس کے بالا خانوں میں رہیں گے، عمدہ قسم کی سواریوں پر سوار ہوں گے، اور اللہ عز و جل کے کلام کو سنیں گے، اور اس کے دیدار سے مشرف ہوں گے. یہ ان ہستیوں کا مقام و مرتبہ ہے. اے سستی اور غفلت برتنے والوں، تم نے کیا ذخیرہ کیا؟ اللہ عز و جل کا فرمان عظیم ہے، ترجمہ، ایسی ہی بات کے لیے کامیوں کو کام کرنا چاہیے. نبی کریم رؤوف رحیم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، تین چیزیں افضل ہیں، نمبر ایک فقر، نمبر دو علم، نمبر تین زہد. فقر کیا ہے؟ حضرت سیدنا ابن عباس رضی اللہ تعالی عنہ سے مروی ہے کہ ایک شخص نبی کریم رؤوف رحیم صلی اللہ تعالی علیہ وآلہ وسلم کی خدمت میں حاضر ہو کر عرض گزار ہوا، یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم، فقر کیا ہے؟ آپ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، اللہ عز و جل کے خزانوں میں سے ایک خزانہ ہے. اس نے دوبارہ عرض کی، یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم، فقر کیا ہے؟ تو آپ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، اللہ عز و جل کی عطاؤں میں سے ایک عطا ہے. اس نے تیسری بار پھر عرض کی، یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم، فقر کیا ہے؟ تو آپ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، یہ وہ چیز ہے جو اللہ عز و جل اپنے نبی رسول اور معزز و مکرم بندے کے سوا کسی کو عطا نہیں فرماتا۔ انبیاء اکرام علیہ السلام اور فقراء کی تخلیق جنت کی مٹی سے ہوئی۔ حضور سید الانبیاء صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان ذیشان ہے، فقیر وہ ہے جس کی بھوک اور مرض کا لوگوں کو علم نہ ہو۔ اللہ عز و جل نے مخلوق کو زمین کی مٹی سے اور انبیاء و فقراء کو جنت کی مٹی سے پیدا فرمایا، تو جو اللہ عز و جل کی امان چاہے اسے چاہیے کہ فقراء کی عزت کرے۔ نور کے پیکر تمام نبیوں کے سرور، دو جہاں کے تاجور صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان حقیقت بیان ہے، جنت کے 8 دروازے ہیں، ان میں سے 7 فقراء کے لیے اور 1 اغنیاء کے لیے ہے، اور جہنم کے 7 دروازے ہیں، ان میں سے 6 فقراء پر حرام اور اغنیاء کے لیے حلال ہیں، اور 1 دروازہ فقراء کے لیے ہے۔ حضرت سیدنا عبداللہ بن عمر رضی اللہ تعالی عنہ سے مروی ہے کہ حضور صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، کیونکہ اللہ عز و جل کو سب سے زیادہ محبوب انبیاء کرام ہیں اور اس نے انہیں فقر میں مبتلا فرمایا۔ حضرت سیدنا ابو سعید خدری رضی اللہ تعالی عنہ روایت فرماتے ہیں، اے لوگوں، تمہیں فاقہ و تنگ دستی اس بات پر نہ ابھارے کہ تم حرام طریقے پر رزق طلب کرنے لگو، بے شک میں نے شہنشاہ مدینہ صلی اللہ تعالی علیہ وآلہ وسلم کی کو یہ دعا فرماتے ہوئے سنا۔ دعا کا ترجمہ، یعنی اے اللہ عز و جل مجھے فقیری میں موت عطا فرما، امیری میں موت نہ دے، اور مجھے مساکین کی جماعت میں اٹھا۔ علماء حضور صلی اللہ تعالی علیہ وآلہ وسلم کے وارث اور فقراء دوست ہیں۔ نبی کریم رؤوف الرحیم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان ذیشان ہے، اللہ عز و جل اس امت کے علماء اور فقراء کی طرف نظر رحمت فرماتا ہے، علماء میرے وارث اور فقراء میرے دوست ہیں۔ حضرت سیدنا شفیق زاہد رحمۃ اللہ تعالی علیہ سے مروی ہے کہ فقراء نے 3 چیزیں اختیار کیں، نمبر 1 راحت نفس، نمبر 2 دل کی فراغت، اور نمبر 3 حلقہ حساب۔ اور اغنیا نے بھی 3 چیزیں اختیار کیں، نمبر 1 نفس کی تھکاوٹ، نمبر 2 دل کی مشغولیت، اور نمبر 3 حساب کی سختی۔ ایک بزرگ رحمۃ اللہ تعالی علیہ ارشاد فرماتے ہیں، فقراء کی فضیلت پر اللہ عز و جل کا یہ فرمان عالی شان دلیل ہے، چنانچہ اللہ عز و جل نے ارشاد فرمایا، ترجمہ، اور نماز قائم رکھو اور زکوٰۃ دو، یعنی نماز میرے لیے قائم کرو اور زکوٰۃ فقراء کو دو۔ یہاں اللہ عز و جل نے اپنے حق کے ساتھ فقراء کا حق ملا دیا۔ فقیر غنی کے لیے طبیب، دھوبی قاصد اور نگہبان ہے۔ منقول ہے کہ فقیر غنی کے لیے طبیب، دھوبی قاصد اور نگہبان ہے۔ طبیب اس لیے کہ جب غنی بیمار ہوتا ہے تو فقیر پر صدقہ کرتا ہے، اور جب فقیر اس کے لیے دعا کرتا ہے تو وہ مرض سے بری ہو جاتا ہے۔ دھوبی اس لیے کہ غنی جب فقیر پر صدقہ کرتا ہے تو یہ اس کے لیے دعا کرتا ہے تو غنی گناہوں سے پاک ہو جاتا ہے اور اس کا مال بھی صاف ہو جاتا ہے۔ قاصد اس لیے کہ غنی جب فقیر پر اپنے مرحوم والدین یا اقربا کی طرف سے صدقہ کرتا ہے اور اس کا ثواب مردوں کو پہنچاتا ہے تو یوں فقیر اس کا قاصد بن جاتا ہے۔ نہگبان اس لیے کہ غنی جب صدقہ کرتا ہے اور فقیر اس کے لیے دعا کرتا ہے تو اس کی دعا سے غنی کا مال محفوظ ہو جاتا ہے۔ اللہ عز و جل کا ولی قبر سے غائب ہو گیا۔ جب حضرت سیدنا ثابت بنانی رحمۃ اللہ تعالی علیہ کا وصال ہوا اور انہیں دفن کیا گیا تو اینٹیں برابر کرتے ہوئے ایک اینٹ گر گئی۔ حضرت سیدنا جعفر بن حسین رحمۃ اللہ تعالی علیہ فرماتے ہیں کہ میں نے اینٹ نکالنے کے لیے قبر میں ہاتھ ڈالا تو کسی کو نہ پایا۔ मैं बड़ा हैरान हुआ लेकिन किसी को ये बात ना बताई। और इसी सोच में हज़रत सैयदना साबित बनाने रहमतुल्लाह ताला अलैह के घर आ गया। मैंने आप रहमतुल्लाह ताला अलैह के बेटे से ताज़ियत की और उससे दरियाफ्त किया वो कौन सी दुआ या बात अक्सर कहा करते थे। तो उनकी बेटी ने जवाब दिया, मैं उन्हें अक्सर रोते और ये आयत करीमा तलावत करते हुए देखती थी। सूरह अंबिया तर्जमा, ए मेरे रब मुझे अकेला ना छोड़ और तू सबसे बेहतर वारस। तो मैंने कहा, यकीनन अल्लाह अज़्ज़ा वजल ने हज़रत सैयदना साबित रहमतुल्लाह ताला अलैह की दुआ कबूल फरमा ली है। नौजवान बुज़ुर्ग, एक बुज़ुर्ग फरमाते हैं कि मैंने एक पहाड़ के दामन में परेशान हाल नौजवान देखा जिसके आंसू रुखसारों पर बह रहे थे। मैंने उससे पूछा, अल्लाह अज़्ज़ा वजल तुम पर रहम फरमाए, तुम कौन हो? उसने जवाब दिया, मैं अपने आका से भागा हुआ एक ग़ुलाम हूँ। तो मैंने उससे कहा, वापस लौट जा और मुआफ़ी मांग ले। तो उसने कहा, माजरत के लिए कोई दलील होनी चाहिए, एक नाफरमान कौन सा उज़र पेश करे। तो मैंने उसे मशवरा दिया, ऐसे शख्स से राबता करो, ऐसे शख्स से राबता कायम करो जो उसके हाँ तेरी सिफारिश करे। तो वो कहने लगा, सब सिफारिश करने वाले उससे डरते हैं। उसकी ये बात सुनकर मैंने उससे पूछा, वो कौन है? तो उसने बताया कि वो मेरा मौला अज़्ज़ा वजल है जिसने बचपन में मुझे पाला, लेकिन जवान होकर मैंने उसकी नाफरमानी की। मुझे इससे शर्मिंदगी होती है कि मैं उससे खूबसूरत शक्ल और बुरे फेल से मिलूँगा। फिर उसने एक चीख मारी और उसके साथ ही उसकी रूह उन्सुरी से परवाज़ कर गई। उस वक़्त एक बूढ़ी औरत कहीं से आ पहुंची और कहने लगी, इस गम और मुसीबत के मारे हुए इंसान के मरने पर किसने मदद की? मैंने उसे अर्ज़ की, इसकी तजज़ी व तकफीन पर मैं आपकी मदद करूँगा। तो वो बोली इसको अपने मारने वाले के सामने इसी हालत में छोड़ दो, मुमकिन है कि इस हालत में देखकर वो इस पर रहम फरमा दे। हंसने वाला मुखलिस नौजवान, हज़रत सैयदना यूसुफ बिन हुसैन रहमतुल्लाह ताला अलैह फरमाते हैं कि मैं हज़रत सैयदना ज़ुल्नून मिस्री रहमतुल्लाह ताला अलैह की बारगाह में हाजिर था और आप इर्द गिर्द बैठे हुए लोगों को बयान फरमा रहे थे। सब लोग रो रहे थे मगर एक नौजवान हंस रहा था। हज़रत सैयदना ज़ुल्नून मिस्री रहमतुल्लाह ताला अलैह ने उससे पूछा, ए नौजवान तुझे क्या है, लोग रो रहे हैं और तुम हंस रहे हो? तो उसने जवाब दिया, लोग या तो जहन्नम के खौफ से इबादत करते हैं और निजात को ही अपना अजर समझते हैं, या जन्नत में जाने के लिए इबादत करते हैं ताकि उसके बागों में रहें और उसकी नहरों से पिएं, लेकिन मेरा ठिकाना ना तो जन्नत है और ना ही जहन्नम। मैं अपनी मोहब्बत का बदला नहीं चाहता। हज़रत सैयदना ज़ुल्नून मिस्र रहमतुल्लाह ताला ने दोबारा उससे पूछा, अगर उसने तुम्हें धुतकार दिया तो क्या करोगे? उसने चंद अशार सुनाए जिनका मफहूम ये है, जब मैंने मोहब्बत के बावजूद विसाल हासिल ना किया तो दोजख में ठिकाना बना लूँगा, फिर जब मुझे सुबह शाम अजाब होगा तो मेरी चीखो पुकार से अहले दोजख भी तंग आ जाएंगे। जब मैं विसाले यार पाने की कोई राह ना पा सका तो गुनाहगारों की टोलियां भी मुझ पर गिरे उजारी करेंगी। ऐ मेरे मालिक अज़्ज़ा वजल, चाहे तो मुझे अजाब में मुबतला कर दे या आज़ाद कर दे, मुझे तेरी मर्ज़ी कबूल है। अगर मैं अपने दावा मोहब्बत में सच्चा हूँ तो मैं अपने करम से मेरी हालत को तब्दील कर दे, और अगर मेरा दावा मोहब्बत झूठा है तो मुझे इसकी सजा में तवील अजाब से दोचार कर दे। जब वो चुप हुआ तो एक गैबी आवाज़ आई, ज़ुल्नून मुखलसिन की अपने रब जवजल से ऐसी मोहब्बत होती है कि वो खुशहाली और तंगदस्ती में भी उससे मोहब्बत करते, नेमतों और मुसीबतों पर भी उसका शुक्र अदा करते हैं। नेक लोग इसलिए सआदतमंद हो गए क्योंकि उन्होंने दुनिया को छोड़कर अपने रब अज़्ज़ा वजल को मकसूद बनाया। जब उन्होंने इस मकसद में रगबत अख्तियार की तो उन्हें उस तक पहुंचने से बीवी बच्चों की मोहब्बत ना रोक सकी। उन्होंने उस राह में आने वाली मशक्क़त को शहद से ज़्यादा मीठा पाया। उनके लिए शहद भी उन तकालीफ जैसा मीठा नहीं। वो हमेशा अपने महबूब की मोहब्बत में मसाइब झेलते रहे, फिर भी कुर्ब की तलब से पीछे ना हटे। और उनकी अजमत का ये आलम है कि जब वो किसी शहर से कूच करते हैं तो वो शहर भी उनके फ़राक में आंसू बहाता है। एक नौजवान की मुनाजात। हज़रत सैयदना ज़ून अल-नून मिस्री रहमतुल्लाह अलैह फरमाते हैं कि मैं एक पहाड़ पर चल रहा था, अचानक मुझे किसी के रोने और फरियाद करने की आवाज़ सुनाई दी। मैं उस आवाज़ के पीछे चल पड़ा। ये आवाज़ मोटे कपड़ों में मलबूस एक नौजवान की थी जो ज़मीन पर राख बिछाकर उस पर लोट फोट होकर यूं मुनाजात कर रहा था। ऐ मेरे महबूब और मेरे मालिक, तेरी इज़्ज़त और जलाल की कसम, मैंने हरगिज़ तेरी मुखालफत करते हुए तेरी नाफरमानी ना की, बल्कि उस वक्त मैं तुझसे गाफिल था और मैं तेरे अजाब को हल्का भी नहीं समझता। मेरे नफ्स की सरकशी के सबब शिकावत और बदबख्ती मुझ पर गालिब आ गई। तूने मेरे गुनाहों पर पर्दा डाला तो मैं धोखे में पड़ गया और अपनी जहालत और बेवकूफ़ी के सबब तेरी नाफरमानी की। अब मुझे तेरे अजाब से कौन बचाएगा जब तू अपनी रस्सी मुझसे कता कर देगा और मुझे अपनी बारगाह से दूर कर देगा तो मैं किसकी रस्सी थामूंगा। हाय अफसोस, तेरी बारगाह में खड़ा होना पड़ेगा। हाय निदामत, तेरी बारगाह में पेशी होगी। मैंने कितनी बार तौबा की लेकिन फिर गुनाहों की तरफ लौट आया, कितनी बार अहद किया फिर अहद तोड़ दिया। करके तौबा फिर गुनाह करता है जो, मैं वही बदकार हूँ, कर दे करम।